قدوس بادشاہ یا حکومت کو بے عیب ہونے چاہیے، اس کی رسائی دور و نزدیک ہر جگہ ہونی چاہیے۔ آپ دیکھ لیں انسان کے اندر یہ کس طرح سے جذبہ موجود ہے کہ حکمران صاف ستھرا ہونا چاہیے، اس کی کمزوری کو محسوس کیا گیا، لوگوں نے قانون بنایا بادشاہوں نے کہ کنگ کین کمٹ نو رانگ، حالانکہ وہ کمٹ کرتا تھا۔ حکومت کبھی غلطی نہیں کرتی، جب غلطی ثابت ہو جاتی اس کو درست کر لیتی۔ یعنی یہ تصور کہ بادشاہت پاکیزہ لوگوں کے ہاتھ ہونی چاہیے، ان کی غلطیاں سرزد نہیں ہونی چاہیے، کہا یہ کہ تم اپنے ہاں سب کچھ کرتے ہو، ساری غلطیاں بھی ہوتی ہیں اور تمہاری رسائی دور و نزدیک نہیں ہوتی، ایسی بادشاہت، خدائی بادشاہت اس عرض کے اوپر قائم ہوگی جس کے اندر بادشاہت کے فرائض سر انجام دینے والے خدا کے طرف سے جو حکومت ہے اس کے سربراہ جو ہوں گے، ان میں آپ غلطی تلاش کرنے کی کوشش کیجئے، پاک و صاف لوگ برسر اقتدار آئیں۔ یہ نہیں کہ طاقت کے زور پر، دولت کے زور پر گنڈی رن پردھان ہو جائے، چور چکا چودھری ہو جائے۔ آج جو کچھ ہو رہا ہے، اس نے کہا کہ نہیں، اسلامی نظام کی خصوصی بات یہ ہے کہ اس میں بادشاہت خدا کی ہوتی ہے اور وہ نقائص سے پاک ہوتی ہے، اس کے اثرات دور اور نزدیک یکساں محسوس کیے جا سکتے ہیں۔ یہ نہیں کہ حکومت دارالسلطنت کے ارد گرد تو کچھ ہو اور دور نہ ہو، کسی شہر میں تو ہو اور پھر دیہات میں نہ ہو، یا دور دراز کے ممالک میں اس کے اثرات میں۔ قدوس العزیز الحکیم، پورا غلبہ، فل کنٹرول، اندھا دھن نہیں، طاقت کے استعمال سے صرف نہیں، طاقت ہے حکمت کے ساتھ، دانائی کے ساتھ، پالیسی کے مطابق، کائنات کو جس اصول کے مطابق چلایا جا رہا ہے اس کے مطابق۔ اب پھر اسی آیت نمبر 30 میں 3 پر آ جائیے، وَهُوَ الْعَزِيزُ الْحَكِيمُ، دوبارہ دہرایا گیا، یہ ہے جی وہ منشور جو اسلامی نظام کے قیام کے لیے ذات رسالت باب تشریف دے جو لے کر ساتھ ہے۔ یہ خدائی بادشاہت کا دنیا میں قیام ہے، اس کے لیے ابتدا سے خود اور ان کے ساتھ جو افراد کھڑے ہوئے، ان کی عملی زندگی کا تقابل کہ کس طرح سے انسان تبدیل کیے جا سکتے ہیں، پاسبل ہے۔ یہ نہیں کہ عادات کا غلام رہے، مجبوریوں کا غلام رہے انسان، کندھوں پر جو ماضی کے بوجھ لدے ہوئے ہیں ان کے نیچے دبا رہے انسان، سب کچھ ذات رسالت میں آپ کاٹ کے رکھتے ہیں۔ یہ یتبعون رسول النبی الامی، اس کے آگے یہ ساری تشریح موجود ہے، آپ اس آیت کو دوبارہ پڑھ لیجیے جا کے۔ یہ 7/157 ہے، اس میں ساری تفصیل موجود ہے۔ یہ تقابل سے قدوسیوں کی ایک جماعت تیار کی، میں پھر وہی لفظ استعمال کرتا ہوں، پاکیزہ لوگوں کی، پاکیزہ کردار کے لوگوں کی ایک جماعت تیار کی، یہ بتایا کہ انسان تبدیل ہو کے کچھ سے کچھ ہو سکتا ہے، انسان تبدیل ہوگا، یہ معاشرہ تبدیل ہوگا، اس میں قانون تبدیل ہوگا اور انسان آگے بڑھتا ہوا چلا جائے گا حکمت و دانائی کے، علم اور حکمت کے دامن میں رکھ کر اپنے وسائل کے ذریعے سے۔ اس سے وہ انسانی صلاحیتیں جو اکارت چلی جا رہی ہیں وہ کام پہ لگیں گی، اور پھر تم دیکھو گے کیسے انقلاب آ رہا ہے۔ ابتدا میں جہاں یہ تشریف لائے ہیں وہاں ہوگا، اور پھر وہ آخرین منہم لما یلحقو بہم، ان میں سے کچھ آخرین ہیں ابھی ان کے ساتھ شامل ہیں۔ سورہ واقعہ آپ نے پڑھی ہے، اس کو یاد رکھیے، السابقون السابقون اولئک المقربون، یہ سب جو آگے بڑھ گئے وہ تو آگے بڑھنے والے ہیں، یہ زیادہ مقرب ہے، لیکن یہ بعد میں بھی آنے والے ہیں۔ सुलत मिनल्ला वलीन कलील मिनल्ला आखिरी, बहुत बड़ा ग्रोह वलीन में से और कलील मिनल्ला आखिरी, आखिरी आखिरी में उनको महरूम नहीं किया। ये है दिल लम्मा यलहकू बिहिम की, यानी ये ममलकत चेंज होगी ज़ात रिसालत माब की मौजूदगी में, इस्लामी निज़ाम खुदा की बादशाहत राइज होगी, तालीम किताब व हिकमत के ज़रिए से इंसानी सलाहियतों में उरूज लाया जाएगा। यही ख़त्म नहीं हो जाएगी, बात आगे चलेगी। ज़ालिक फ़ज़लुल्लाह, क्या ख्याल है, अल्लाह जो कुछ इस वक्त दे रहा है उससे ज़्यादा देगा ना। फजल बढ़ोतरी को कहते हैं, इजाफे को कहते हैं। असबाब और ज़राए की वाफिर होने को कहते हैं, उसकी फरावानी को कहते हैं। ज़ाले का फजलुल्लाह है जो तीय महंगे शाह, यह अल्लाह का फजल है जिसे वो मुनासिब समझता है देता है। एक इंसानी कोशिशें हैं, इंसानी कोशिशें अपने तौर पर चलें तो नतीजा खेज हो सकती हैं। कभी कभी इंसानों के अपने अमल के सबब से रुल जाती है, दलाल मुबीन में चली जाती है। अगर वो वही इलाही के मुताबिक लाया जाए तो जो नतायज बिल अमूम मुरतब होते हैं वो तो होंगे ही, उसके ऊपर और इजाफा मिलेगा। मैं तशरीह करता हूं, मन जा बिल हसनत फलहु अशरु अम्सालिहा, जो हसना के साथ आएगा, हसना इंसानी दुनिया के अंदर और कायनात के अंदर हुसन काराना इकदाम करेगा, पेश करेगा, हुसन क्रिएट होगा, उतना ही नहीं जितना उसका हाथ लगा। क्यों कि लम्मा यलहकू बिहिम अभी मौजूद हैं, उनके पीछे एक वो दस्तूर चला जाएगा, एक लाइन आ जाएगी, दुनिया जहान उसके पीछे चलेगा, जो उसने काम किया वही ख़त्म नहीं हो जाएगा, आगे बढ़ जाएगा, उस पर इजाफा मिलेगा। इसे अजरुन गैर ममनून कहा है। ज़ालिक फ़ज़लुल्लाह है, अल्लाह ताला 10 गुना देंगे, एक जगह कहा है 700 गुना देंगे। कि आपने वो किसी बाली या बीज की तरफ देखा है कि वो एक बीज बोया जाता है तो 7 बालियां निकलती हैं और एक बाली में 100-100 दाने होते हैं, इस तरह से एक चीज़ 700 गुना हो जाती है। 700 गुना से मुराद मल्टीफोल्ड है, बहुत ज़्यादा हो जाता है। अरबों के हाँ 7 का लफ्ज़ है, शायद इसी पर आ जाइए आगे, मैं बताता हूँ आपको। 7 जो फिगर है सिंगल में, ये बड़ा हिस्सा है, 7, 9, 8, 8 2 पर तकसीम होता है, 9 3 पर तकसीम हो जाता है, 10 2 पर तकसीम हो जाता है, 5 तकसीम नहीं होता लेकिन 5 से 6 तकसीम हो जाता है। 7 वो हिस्सा है जो सिंगल फिगर्स में सबसे बड़ा है, इसीलिए अरबों के हाँ इस हिस्से को इस्तेमाल करते थे, 7, 70, 700, तो उससे मुराद एक्चुअल तादाद नहीं होती, मुराद ये होता है कि मसलन 7 कहें तो बहुत सारे, 70 कहें तो और भी बहुत सारे, और 700 कहें तो फिर बहुत ही बहुत। इस तरह से उसने कहा ज़ालिक फ़ज़लुल्लाह, ये जो कुछ हासिल होगा, खुदाई हुकूमत आएगी, अल्लाह की बादशाहत का दस्तरखान यहाँ अर्ज के ऊपर बिछेगा, खुदाई बादशाहत आप अपनी आंखों के सामने देखेंगी, ये इस रसूल के हाथों मुकम्मल होगा। ये अल्लाह का फजल है, इंसान की अपनी कोशिशों से ये नहीं मिलेगा। अगर उसके हुकूमत उसके कायदे के मुताबिक काम होगी तो फिर वो दौलतें इतना हुल बरसेगा तुम अंदाज़ा नहीं कर सकते। लेकिन इसके लिए इंसान का अमल उधर रहना पड़ेगा जिसे वो मुनासिब समझेगा। मैं ये शाह का माना मैंने तर्जमा किया है, जिसे वो मुनासिब किसको, मुनासिब का माना यह है कि एक अमल होता है उसकी एक जज़ा मुरतब होती है, अमल के हिसाब से उसकी जज़ा मुरतब होती है, जिसे वो मुनासिब समझता है। لوگوں نے کئیوں نے ترجمہ کیا ہے, ذالک فضل اللہ ہوتی ہے میری شان, جو چاہتا ہے اس کو اللہ تعالیٰ یہ فضل دے دیتا ہے. یہ اس کی ایک ادنا سی تفسیر. میں یہ شاہ کما, میں یہ شاہ ہم قدرت ہی کی طرف رکھتے ہیں, لیکن اس کے اس کو مناسب انداز سے یوں ہی نہیں دیتا, وہ ظالموں کو پنپنے نہیں دیتا, مناسب نہیں سمجھتا کہ ظالم پنپنے. محسنین کو پیار کرتا ہے, صابرین کو استقامت دیتا ہے, اس کا یہی مناسب انداز ہے کہ ان لوگوں کا خیال رکھے. وہ کس کو کرتا ہے, اس کے استحقاق نوع انسانی کے اندر موجود ہے, اس کے عمل کے رسپانس کے اندر موجود ہے. میں یہ شاہ کا معنی یہ ہے کہ وہ انسانی عمل اور انسان کے وحی کے مطابق رسپانس کو مد نظر رکھتے ہوئے اپنا فضل ادا کرے گا. ہم پنجابی میں ایک مثال کہتے ہیں, جتنا گڑ پاؤ گے اتنا میٹھا ہوئے گا, ہم تو گڑ لبتا ہی نہیں, جتنی چینی پاؤ گے اتنا میٹھا ہوگا. حالانکہ ایک سٹیج پہ جا کے چینی زیادہ ڈالی نہیں جا سکتی, وہاں بھی اس کے تناسب کی مراد ہے کہ جس قدر عمل میں اخلاص ہوگا, جس قدر عمل میں اللہ کی وحی کے مطابقت اختیار کی جائے گی, اتنا ہی فضل ملے گا. چاہے وہ 10 گنا ہو, چاہے وہ 100 گنا ہو, چاہے 1000 گنا ہو, چاہے 7 گنا ہو, چاہے 70 گنا ہو, چاہے 700 گنا ہو. اب یہ گنا تم سمجھو کہ تمہیں کیا کرنا ہے, لیکن ایک بات یاد رکھو, ریسپانس تمہاری طرف سے آئے گا ہمارے پیغام پہ. ہم تو واللہ ذو الفضل العظیم, اللہ تعالیٰ تو صاحب فضل ہے اور بہت بڑا فضل کرنے والا ہے. اس کا ریئیکشن بتایا ہے, انسانوں کے اوپر سوال چھوڑ دیا ہے. یہ ہے جی وہ چیز جس کو اس نے واللہ ذو الفضل العظیم کہا. اللہ تو صاحب فضل والے ہیں اور بہت بڑے فضل والے ہیں. قدر کا ریئیکشن تو طے ہے, انسان کا ریئیکشن طے نہیں کہ انسان خدا کی اس دعوت پر کیسے لبیک کہتا ہے. یہاں ایک موضوع آ کے اختتام پذیر ہوتا ہے کہ اللہ کے فضل, پھر وہ کہتا ہے وابتغوا عند اللہ رزق, اللہ ہی کے یہاں سے رزق طلب کرنا, کہنا اس کے مطابق چلنا, اس کے مطابق چلو گے تو اللہ تعالیٰ فضل اپنا ادا کرے, اس کے مطابق نہیں چلو گے انسانی کوششیں کامیاب ہو جائیں گی کسی حد تک, فضل نہیں ملے گا. انسانی کوششیں رول جائیں گی کبھی کبھی, جبکہ اس سے پہلے, اس پیغمبر کے آنے سے پہلے سارے عرب کی انسانی کوششیں اکارت جا رہی تھیں, وہ رول گئی تھیں. انہوں نے آ کے اس کو کرسٹل بن کیا, ایک لائن پر لگایا اور ایک رخ پر لگایا تو کائنات میں ایک تبدیلی آ گئی, دنیا کے اندر ایک تبدیلی آ گئی. اور کہا کہ کتاب تو ہم نے پہلے بھی دی, تم سے پہلے بھی ایک قوم کو کتاب, اس وقت بھی یہ چیز آزمائی کر بنی اسرائیل کو دی تھی تورات, دیکھنا کہیں بنی اسرائیل کی پوزیشن میں نہ جانا, اس کے ایک پارٹ کو تو ضرور دیکھنا کہ جب کتاب ملی تھی تو بنی اسرائیل کو فضل نہ ہم الگ عالم, ہم نے ان کو ان کے ہم اثر اقوام پر فضیلت دی, یہ وہی فضل ہے. فضل نہ ہو, ہم نے فضیلت دی ان کو اقوام عالم پر اس وقت. مثل الذین حمل التوراۃ, تورات دے کر ہم نے کچھ ذمہ داریاں دی تھیں ایک قوم, جب وہ اس ذمہ داریوں کو پوری کرتی رہی ہم نے اسے اقوام عالم پر فضیلت دی. ثم لم يحمل ہوا, پھر دور گزرا. یہ اس کو اکٹھا نہ کیجیے, عام طور پر اس کو اکٹھا کرتے ہیں. مثل الذین حملوا التوراۃ, مثال اس کی تورات کی آمد ہے, वो जिम्मेदारियां लेकर आई, एक कौम ने उसको अपनाया, अपनाकर अदना मुकाम से जिसकी कोई कोशिशें दुर्वेकार नहीं आ रही थी, एक खास सिमत में उन्होंने काम किया, हमने उस कौम को अक्वामे आलम पर फजीलत दे दी, नेमत दी, नबूवत दी, मलूक दिए, ये उनकी फजीलत का तस्कर। फिर एक दौर गुजरा, सुमन लम यहमिलूहा, फिर उन्होंने उन जिम्मेदारियों को पूरा नहीं किया। तो रात जो कुछ लेके आई थी उसकी हुक्म बरदारी नहीं, क्या हुआ तुम भी जरा ध्यान रखना, ये पैगंबर आए हैं, किताब देंगे, हुकूमत सब कुछ करेंगे, हुकूमत कायम करके मिसाल देके उसका बना के चले जाएंगे, ये किताब यहूदियों को मिल चुकी है, एक हिस्ट्री इसके पीछे है, जब तक वो इसके मुताबिक अमल करते रहे अक्वामे आलम पर फजीलत रही, और जब उन्होंने अमल छोड़ा, लम यहमिल हुआ, अपनी जिम्मेदारियां पूरी नहीं की, कमसल हमारे यहमिल असफार, उसकी मिसाल इस तरह की हो गई कि बावजूद उसके कि पहले अमल किया था फिर उन्होंने अमल नहीं किया, उसकी जिम्मेदारियां पूरी नहीं की, तो उसकी मिसाल ऐसे है जैसे गधे के ऊपर किताबें लदी हुई, क्या बात है। ये असफारा जमा है और तौरात भी जमा है, लेकिन वो तौरात एक मजमूए को कहा गया, किताब कहते हैं, कमसल हिमारे यहमिलो असफारा, मिसाल ऐसी हो गई कि गधा है, गधे कहते समझ नहीं होती ना, अपने जिगली तकाजे के मुताबिक उसको सेहतमंद करने के लिए अगर थोड़ा सा नमक भी दिया जाए तो वो जाहिर है कि जानवर का सींग पकड़ कर नमक देते हैं, हाथ पर लगा कर उसके मुंह में डालते हैं, इसका सींग नहीं होता तो इसके कान को पकड़ कर नमक देते हैं, तो वो कहता है कि दिता लून वो सेहत वास्ते, कहता मेरे कान पुट सके। ये कौम गधे की एक मिसाल देकर गधे पर कुछ लदा हुआ है जिसका उस गधे को पता ही नहीं कि क्या लदा हुआ है, कहता है किताब आ गई, इसके करोड़ हा नुस्खे तुम बनाओगे, वो नुस्खे सारी कौम के गर्दन पर उसकी कमर पर लदे हुए होंगे, देखना कहीं ऐसा ना हो कि गधे को पता ही ना हो कि ऊपर क्या लगा हुआ है, अल हिमार है सब गधों के बारे में। गधों की मानिंद कौम उठा के फिर रही हो, अभी तू मंजिल कर ले, किताब पढ़ी, आगे पढ़ ले, क्या था उसमें, कहते ये तो मुझे पता ही नहीं, पैगाम है अल्लाह ताला का, अनपढ़ आदमी है उसको नहीं पता, चिट्ठी आई है किसी जगह से उसके नाम पैगाम आया, वो जगह जगह लिए लिए फिरता है कि यार ये चिट्ठी में कुछ लिखा हुआ है, आप पढ़ना जानते हैं, पढ़ के सुना दें, इस पुराने करीम के बारे में इतना भी सीरियसनेस नहीं, इसमें क्या लिखा हुआ है, अल्लाह ताला ने पैगाम भेजा है हमारे लिए, रसूल भेजा है, उसके साथ ये किताब भेजी है, उसमें कुछ लिखा हुआ है हमारे बारे में, लकद अंजलना इलैकुम किताबन फीह ज़िक्रुकुम, हमारे बारे में उसके अंदर उसका तस्करा है, हमारी शर्फ की बात है, हम जानने की कोशिश नहीं करते कि इसमें क्या लिखा हुआ, ये ऐसे ही है जैसे गधे के ऊपर किताबें लदी हुई हों। फिर कहा एक कुरान करीम में मैंने एक शख्स को कहा कि भाई तुमने कुरान पढ़ा, कहा जी कितने कुरान पढ़े हुए, चौधरी लतीफ की बात कि अलमारी में ये कितने कुरान पढ़े हुए, कुरान तो एक ही होता है लेकिन वो उनके यहाँ हर जिल्द को वो कुरान कहते हैं, यहाँ मिलो असफार, क्या है उसके अंदर लिखा हुआ उनको पता नहीं, कहता है कि कौमों के साथ ये हशर होता है, फिर वैसा मसल कौम लजीन कज़्ज़बू बिआयात अल्लाह, جو اللہ کی آیات کی تکذیب کرتے ہیں, آیات تو پہلے پتہ ہی نہیں, پھر پتہ ہونے کے بعد دانستہ بدنیت ہو کر اس کے خلاف چلتے ہیں, یہ مثال ہے اس قوم کی اور بری مثال ہے. واللہ لا یہد القوم الظالمین, اللہ ظالمین کی قوم کو ہدایت نہیں دیا کرتا, نتیجہ خیز اس کی زندگی نہیں ہوتی, منزل پر نہیں پہنچ سکتے. لا یہد القوم الظالمین ایک فرد کی بات نہیں, قوموں کی حیثیت کی بات ہے. ایز اے قوم, جب کوئی قوم ظالم ہو جاتی ہے, جس شخص کے پاس جائیں وہ ظلم پر اترا ہوا ہے, جب یہ روش ہو تو کتاب اس کے گھروں میں موجود ہے, اس کا کوئی فائدہ نہیں, ایسے ہی جیسے گدے کی کتابیں لگی. ہم آج کل کے مومنین ان لوگوں سے جنہیں ہم بنی اسرائیل کہہ کے مغضوب علیہ قوم کہتے ہیں ذرا مختلف نہیں. ہر ہر گھر میں ایک سے زیادہ قرآن کریم ہے, اس میں ہمارے لیے کیا پیغام ہے ہم کبھی جاننے کی کوشش نہیں کرتے. کبھی کبھی پیار آتا ہے تو ہم وضو کرتے ہیں, اچھے صاف ستھرے کپڑے پڑھتے ہیں, کتاب کھولتے ہیں, الفاظ ہم نے کہیں سے سیکھ لیے ہیں وہ ہم اس کو دہرا لیتے ہیں, اس سے ہمیں ثواب ہوتا ہے, ہوتا ہے. لیکن وہ کیا میسج ہے, اس کے مطابق کائنات کس طرح تبدیل ہوگی, انسان کی ذات رسالت مآب کے نمونے کو دیکھ کر تبدیلی کیسے آئے گی انسان کے کریکٹر میں, یہ نہیں پتا چلتا. قل یا ایھا الذین ھادوا, آپ فرما دیجئے کہ اے وہ لوگوں جو یہودی ہوئے ہو, ان زعمتم انکم اولیاء اللہ من دون الناس, کہ اگر لوگوں اور لوگوں کے علاوہ تم اللہ کے زیادہ پیارے ہو, اللہ کے محبوب ہو, فتمنا بالموت ان کنتم صادقین, اگر تم سچے ہو تو موت کی تمنا کرو. یہ اللہ نے ہادو کہا ہے, اسی کو اپلائی کر لیں. آج مومنین کہتے ہیں کہ جی ہم نے ایمان لیا ہے حضور کو, ہم نے نبی مان لیا, ان کی شفاعت کے حقدار ہو گئے ہیں, ہمیں تھوڑی دیر کے لیے بھی اگر جہنم میں لے جایا گیا تو اس میں سے نکال کے حضور لے جائیں گے. ساری خرابیوں کے باوجود ہماری نجات ضروری ہے, اس کے بغیر چارہ نہیں. حضور کا اللہ تعالیٰ کا حضور سے وعدہ ہے, چاہے آپ کی امت کے ہر شخص کو لے جائے. اور بے شک قرآن یہ کہتا رہے کہ جو لوگ فرقہ در فرقہ ہوئے, لستا منہم فی شے, اے پیغمبر آپ کا ان کے ساتھ کوئی تعلق نہیں, اور ہم فرقہ در فرقہ ہو کر پھر حضور کی امت کہلاتے ہیں. وہ کہتے ہیں میرے ساتھ تمہارا کوئی تعلق نہیں, جان چھوڑو جاؤ جہنم میں جہاں کہیں جانا چاہتے ہیں. کہا یہ کہ یہودیوں, اس وقت ان کا رویہ یہ تھا کہ ہم صاحب کتاب ہیں, بدل ہی صحیح, ہم پر کتابیں لگی ہوئی ہیں, ہم اللہ کے پیارے ہیں, جیسے ہم کہتے ہیں مسلمان آج کل کے ہم اللہ کے پیارے ہیں. اسے کہا اگر تم اللہ کے اولیاء اللہ کے ولی ہو, من دون اللہ سے لوگوں سے کہ الگ کچھ الگ آپ کے ساتھ سلوک ہونا, سب انسانوں کے ساتھ ایک ہی سلوک ہونا چاہیے, وہ تمنا بول موت, تو موت کی تمنا کرو. کیا مانا اس کا, سچے ہونے کی علامت یہ ہے کہ وہ اللہ کا پیارا ہو, دنیا جہان سے آگے اس کی جنت بنی ہوئی ہو, اللہ کے ہاں جا کر پہنچنا ہو, تو وہ موت سے نہیں ڈرتا, موت کی تمنا کرتا. موت کی تمنا کس طرح سے کی جاتی, یہ میدان جنگ کی بات ہے. ہو صداقت کے لیے جس دل میں مرنے کی طرف, پہلے اپنے جسد خاکی میں جان پیدا کر. پھر پھونک ڈالے یہ جہانے مستعار, میں شعر بھول گیا ہوں, علامہ اقبال کے شعر ہیں, کہ وہ پھر اس جہان کو جو اس کے سامنے پھونک کے رکھ دے اور اپنی خاکستر سے اپنا جہاں پیدا کرے, ये जो चीज है अपना जहां पैदा करना, ये काल है कि तुम काहे के लिए बैठे हुए हो, जिंदगी और मौत के दिन गिन रहे हो। आओ जरा मैदान में फैसला कर ले, कौन जिंदा रहने का अहल है और कौन जिंदा रहने का अहल नहीं। ये अभी बात तिश्ना है, क्योंकि बला ये तमन्ना न हो अब तुम दिमाग कदम तहरी हूँ। अगले ये मौजूद चलता है, इशारा मुझे हुआ है कि वक्त खत्म हो रहा है। आज हम सूरह अल जुमा 62वीं सूरत की आयत नंबर 6 पर आ गए। यही ज़ेर नज़र है, कुरान करीम ने दूसरे मुकामात पर भी इसकी तशरीह की है। इसको इंशाअल्लाह अज़ीज़ अगले दर्स में लेंगे, और अगला दर्स से मुराद है 11 का दर्स नहीं, 18 का दर्स। 11 तारीख को हयात बादुल ममात के मौजू पर खसूसी दर्स होगा, और ये दर्स जिसको हम आज अधूरा छोड़ रहे हैं आयत नंबर 6 को, इसको इंशाअल्लाह अज़ीज़ पर शर्त सेहत पर शर्त ज़िंदगी 18 अप्रैल को लेंगे। रब्बाना तकबल मिन्ना इन्नका अंता समीउल अलीम। ਇਹਨਾਂ ਕੋਲ ਵੀ ਕੋਈ ਕਹਿੰਦੇ ਜਿਹਨਾਂ ਕੋਲ ਆਮ ਛੱਡ ਦਿੱਤਾ ਉਹ ਇਹ ਕਹਿੰਦੇ ਸਾਡੀ ਸ਼ਿਫਾਤ ਕਰ।